सुंदर हॉल है। किसी ने अपना हाल लिखा था कि अमामा बांधना खुसूस में जुम्मे व ईदैन में बवजह हया व खिजलत तर्क किया जाए या नहीं। तर्क सुन्नत की वजह से हया को तरजीह देने की हिम्मत नहीं होती। जवाब ने फरमाया कि ये सुनन मकसूद नहीं। फिर दूसरी तरफ तवाज़ो भी मसनून है जिसके बाद अफराज वाजिब भी हैं, तो मकसूदियत की शान तवाज़ो में ज्यादा है बनिस्बत अमामे। इस मलफूज में हजरत थानवी रहमतुल्लाह ताला ने तवाज़ो की अहमियत बयान फरमाई कि तवाज़ो की बहुत अहमियत है, तवाज़ो की बहुत अहमियत है। इसलिए अगर तवाज़ो की वजह से अमामा न बांध सके तो गुंजाइश है, तवाज़ो ज्यादा अहम है। अमामा कोई मकसूद सुन्नत नहीं है, सुन्नत तो है लेकिन कोई बड़ी सुन्नत हो, मुअक्कदा के दर्जे में हो, मकसूद के दर्जे में हो, इस दर्जे में नहीं है। सुन्नत गैर मुअक्कदा का दर्जा है और तवाज़ो ये वाजिब है, तवाज़ो जरूरी है। तकब्बुर हराम है, तकब्बुर नाजायज है, तवाज़ो वाजिब है। इसलिए तवाज़ो की वजह से अगर अमामा बांधने की हिम्मत नहीं होती तो कोई हर्ज नहीं। तवाज़ो पर अमल करे, अमामा न भी बांधे तो गुंजाइश है। ये फैसले बड़े हजरात ही करते हैं कि कौन सी सूरत बेहतर है, कौन सी कम दर्जे की है। इसलिए उसूल यही है कि अकाबिर से पूछता रहे, इसलाह लेता रहे, मशवरा करता रहे, ताकि दीन में आला दर्जा हासिल हो सके। दीन का आला दर्जा हासिल करना ये शेख ही की मार्फत नसीब होता है, शेख इस रास्ते पर चला हुआ होता है, वो इस रास्ते पर चला हुआ होता है, इसलिए वो दूसरे को भी पकड़ कर ले जा सकता है, वो नशेब व फराज से वाकिफ होता है। इसलिए शेख के साथ चलने ही में आसानी होती है, शेख ही के साथ चलने में आसानी होती है। जी हाँ जी हाँ जी हाँ, एक साहब ने इसलाह का ताल्लुक किसी बुजुर्ग से कायम करना चाहा, उन्होंने कहा कि इस्तखारा करो। वो थोड़ी देर के बाद फिर हाजिर हो गया कि मैंने इस्तखारा कर लिया, अपने नफ्स से मशवरा कर लिया। मैंने नफ्स से कहा कि देखो पीछे चलना पड़ेगा, पीछे चलना पड़ेगा। नफ्स ने कहा ठीक है पीछे तो चलना पड़ेगा, लेकिन सोचने का बोझ तो खत्म हो जाएगा। सोचने का बोझ, ये काम करूं या ना करूं, ये करूं या ना करूं, ये सोचना भी तो बड़ा बोझ है, ये बोझ खत्म हो जाएगा। اس لیے پیر پکڑنا بہتر ہے، اچھا ہے۔ یہ میں نے نفس سے مشورہ کر لیا، گویا استخارہ کر لیا۔ تو بہرحال اس میں بڑی آسانی ہوتی ہے، آنکھیں بند کر کے پیر کے پیچھے پیچھے چلتا رہے، آنکھیں بند کر لے، آنکھیں بند کر کے پیر کے پیچھے پیچھے چلتا رہے۔ اگر پیر صحیح ہے تو انشاءاللہ کامیابی ہی کامیابی۔ غلط پیر پکڑنا ہی نہیں چاہیے، پکڑ لیا ہو تو چھوڑ دے، غلط پیر پکڑ لیا ہو تو چھوڑ دے، چھوڑ کر صحیح پیر پکڑے، صحیح پیر پکڑے۔ جب صحیح پیر پکڑ لے گا تو بس پھر آسانی ہی آسانی ہے، اس کے پیچھے چلتا رہے چلتا رہے چلتا رہے، وہ انشاءاللہ اللہ تعالی تک پہنچا دے گا۔ پیر ذریعہ ہوتا ہے اللہ تعالی تک پہنچنے کا۔ نبی پاک صلی اللہ علیہ وسلم 150,000 صحابہ کے پیر تھے، 150,000 صحابہ ہوئے ہیں، ان سب کے پیر تھے نبی پاک صلی اللہ علیہ وسلم۔ اگر پیر کی ضرورت نہ ہوتی تو اللہ تعالی خانہ کعبہ پر قرآن پاک لکھوا کر رکھ دیتے کہ لو یہاں سے نقل کر لو اور اس پر عمل کرتے رہو۔ ایسا نہیں ہوا، انسان کو رہنما بنایا کہ قدم قدم پر ان کو چل کر دکھاؤ، یوں نیکی کرتے ہیں، یوں نماز پڑھتے ہیں، یوں زکات دیتے ہیں، یوں عشر دیتے ہیں، یوں نیکی میں چلتے ہیں، یوں جہاد کرتے ہیں، یوں فیصلے کرتے ہیں، ہر ہر کام میں نبی پاک صلی اللہ علیہ وسلم نے راستہ دکھا دیا۔ تو 150,000 صحابہ نے اس راستے کو پکڑ لیا اور اس پر چلتے رہے، پھر ان کی رہنمائی میں تابعین، ان کی رہنمائی میں تبع تابعین، ان کی رہنمائی میں ان کے آگے شاگرد، یہاں تک کہ سلسلہ ہم تک پہنچ گیا۔ ہم 15ویں صدی میں بیٹھے ہیں۔ نبی پاک صلی اللہ علیہ وسلم کو 1400 سال سے زیادہ ہو گئے رہنمائی کرتے ہوئے، آپ کی رہنمائی اب بھی دنیا میں موجود ہے، اب بھی دنیا میں موجود ہے، نسلن بعد نسلن ہم تک وہ رہنمائی پہنچ چکی ہے۔ اس لیے آج بھی ہم نبی پاک صلی اللہ علیہ وسلم کے نقش قدم پر چل سکتے ہیں، لیکن شرط یہی ہے کہ شیخ سے مشورہ کرتے رہیں، شیخ کی رہنمائی لیتے رہیں۔ جیسے مشائخ کے ذریعے سے ہم تک دین پہنچا ہے، ایسے ہی ہم بھی شیخ کے مشورے سے دین کو اپنائیں، دین پر عمل کریں، دین کی پابندی اختیار کریں، تاکہ ہمیں اللہ تعالیٰ کا قرب مل جائے، ہمیں اللہ تعالیٰ کا قرب مل جائے۔ اس قرب کے حاصل کرنے کا طریقہ یہی ہے، راستہ یہی ہے کہ پیر پکڑو اور اس کے پیچھے چلتے رہو، اس کے پیچھے چلتے رہو۔ اس سے بڑی آسانی کے ساتھ اللہ تعالیٰ کا قرب حاصل ہو جائے گا۔ اللہ تعالیٰ ہمیں توفیق دے۔ آمین۔